بچے خود اپنے وقت کو کنسٹرکٹیو کرے اور کتابوں سے شغف ایک محبت لگا لے, اور خاص طور سے دینی کتابوں سے. ویسے کتابیں کوئی بھی ہو فائدہ مند ہے, تو آپ دیکھیے آپ کی لائف چینج جائیں گی اور بہت کچھ انشاءاللہ دنیا کو دے کر جائیں گے اور آخرت کے اعتبار سے بنا کے جائیں گے. جیسے لوگ بولتے ہیں نا, مرنے سے پہلے ایک بچے کے لیے گھر کر دیا, بچی کے لیے یہ کر دیا, وہ کر دیا, تو انشاءاللہ کچھ نہ صحیح مرنے سے پہلے انشاءاللہ ثواب کے لیے یہ بھیج دیا اور یہ بھیج دیا, یہ تسلی تو انشاءاللہ ہوں گی. دنیا بنی نہیں بنی وہ اللہ کی طرف ہے, آخرت تو انشاءاللہ ہم ضرور اپنے اس دنیا کے خالی وقت کو استعمال کر کے بنا کے جانے کے جو ہے پلان کریں. السلام علیکم فیض بھی, جو آج کل جو لیٹسٹ بیماری ہے جیسے شوگر, کینسر, بی پی, تو کیا یہ اللہ کے رسول کے زمانے میں بھی ہوا کرتی تھی کیا, یا ایسا ہے کہ لوگ آج کل سیر و تفریح نہیں کرتے تو اس کے یہ افیکٹس ہے کہ بیماریاں نئی نئی آ گئی؟ بھائی نے ایک سوال کیا کہ بہت ساری بیماریاں جیسا کہ شوگر ہے, بلڈ پریشر ہے, اور بھی بیماریوں کے بھائی نے نام لیے, تو کیا آپ صلی اللہ علیہ وسلم زمانے میں بیماریاں تھیں, یا پھر آج کے دور میں جو ہمارا لائف سٹائل ہے کہ ہم لوگ سیر و تفریح یا ایکسرسائز, کثرت یا اس طرح کی ایکٹیویٹیز نہیں کرتے, اس کا نتیجہ ہے؟ واللہ عالم, یہ بات تو ہم نہیں کہہ سکتے کہ آپ صلی اللہ علیہ وسلم کے زمانے میں یہ بیماریاں اسپیشلی شوگر, بلڈ پریشر تھی یا نہیں تھی, اس لیے کہ ان بیماریوں کے آلات ہی یاد نہیں ہوئے تھے. تو بیماریاں اگر ہوں گی بھی تو ہم کو پتہ نہیں یہ ہے, سمٹمس اگر ہوں گے بھی تو پتہ نہیں, تو اس بارے میں تو اللہ عالم. لیکن شوگر, ذیابطیس جو ہے, یہ عربی نام ہی ہے, ڈائبٹیز جس کو بولتے ہیں شوگر, ایک عرب مسلم سائنسدان نے اس کی تحقیق کی تھی کہ یہ کیوں ہوتا ہے, انسان چکر کھا جاتا ہے کبھی, وہ ہوتا ہے ذیابطیس, وہ کہتے ہیں کسی چیز کے اضافہ ہو جانا, اس کو ڈائبٹیز انگلش میں بولتے ہیں اور شوگر عام زبان میں کہتے ہیں. تو بہرحال اللہ عالم, ہو سکتا ہو بھی نہ ہو, لیکن آلات تو نہیں تھے ڈیٹیکٹ کرے کہ بیماری ہے یا نہیں. رہا مسئلہ کہ آج کے دور میں ان بیماریوں کا اتنا پھیلنا اور عام ہونا, جس کا ریزن لوگ کوٹ کرتے ہیں کہ ہم لوگ ایکسرسائز نہیں کرتے یا ہمارا لائف سٹائل درست نہیں ہے, تو یہ بات تو بالکل درست ہے. اگر ہم سمجھ لیجئے, یہ دیکھ لے کہ ایک 25 سال پہلے کا معاملہ لے لے, کتنے لوگوں کو بلڈ پریشر ہوتا تھا, اور آج 25 سال بعد دیکھیں اب کتنے زائد لوگوں کو بلڈ پریشر ہو رہا ہے. حتیٰ کہ حالت تو یہ ہے کہ نوجوان بچے جن کی عمر 13, 14, 15 سال ہے, بلڈ پریشر بھی ہو رہا ہے, اور نہ معلوم ہونے کی وجہ سے اموات بھی, موت بھی واقع ہو رہی ہے کہ بلڈ پریشر تھا معلوم ہی نہیں, ہارٹ اٹیک آ گیا. میں نے ایسا بھی واقعہ دیکھا کہ ایک نوجوان 15 سال کا نوجوان ہارٹ اٹیک سے انتقال ہوا, 17 سال کا ایک نوجوان ہارٹ اٹیک سے انتقال ہوا. بہرحال موت تو تقدیر میں ہے, یقیناً ہم بیماری کو, بیماری ایک بہانہ ہے, لیکن کہنے کا مقصد یہ ہے کہ یقیناً ہمارے لائف سٹائل میں ڈراسٹک چینج آیا, جس کی وجہ سے کچھ بیماریاں جو انسان کی خالی بیٹھنے سے یا زیادہ بیٹھنے سے یا زیادہ آرام پسند ہونے سے بڑھ جاتی ہیں, وہ بیماریاں بالکل اضافہ ہو گئی. جیسے کہ آج بھی آپ دیکھ لیجئے ویلیج لائف, گاؤں کی زندگی, اور سٹی لائف کو دیکھ لیجئے. گاؤں کی زندگی میں آدمی محنت اور مشقت کر رہا ہے, کھیتی باڑی کر رہا ہے, 100-100 سال کی عمر ہے چشمے نہیں لگے, 100 سال کی عمر ہے آج بھی دیکھ لیتے ہیں. بلکہ میں تو ایک ایسی خاتون کو اورنگ آباد شہر میں جانتا ہوں جس کی عمر تقریباً 70-80 سال ہے, اور وہ آج بھی جو ہے گیہوں کے اندر سے جو ہے وہ کنکر چن کے نکالتی, جبکہ اس کے گھر کے دوسری بہوؤں کو نہیں سمجھ میں آتا نکالنا, وہ نکال لیتی, اتنی بہترین جو ہے اس کی آئی سائٹ ہے, سمجھ رہے آپ؟ تو ایک ولیج لائف دیکھیے, لوگ آج بھی جو ہے, حالانکہ غذائیت کے اعتبار سے پروٹین, جیسے اس کو بولتے ہیں ایک نیوٹریشس جو ہے فوڈ ہونا چاہیے, وہ تو ہم سے کم کھاتے ہیں, بالکل جوار کی روٹی ہے, ایک پیاز ہے, نمک ہے اور کچی مرچی کھا رہا ہے, کیا ہے نیوٹریشن ہے؟ زندگی میں بیچارے نے کبھی بادام نہیں کھایا, سمجھ رہے نا؟ ہم لوگ تو ڈائٹ میں ہر چیز لے رہے ہیں, یہ کھاؤ اس سے یہ فائدہ, سنترے کا جوس پیو, کیوی کھا لو, یہ سب کر رہے ہیں, پھر بھی بیماری کب آئے, اور وہ بیچارہ صرف روٹی کھا رہا ہے, اس کی صحت دیکھی. تو پتہ یہ چلا انسان کو اللہ نے ایک مشقت والا جسم دیا ہے, جب یہ کام کرتا ہے تو یہ اچھا رہتا ہے. اس کی مثال میں دیتا ہوں, گاڑی کے ٹائر سے, ٹائر اگر چلے تو 1,00,000 کلومیٹر چلتا ہے, اور گاڑی کھڑے تو 2 مہینے میں کٹ جاتا ہے. گاڑی کے ٹائر اگر ہوا والے ہیں آپ کے, سمجھ رہے, اور اگر وہ چلتا ہے تو 1,00,000 کلومیٹر تک اس کی لائف ہوتی ہے, جو 4-5 سال کبھی کبھار ہو جاتا ہے, کچھ گاڑیاں زیادہ چلے 2 سال میں ہوتا ہے. لیکن اگر کھڑا رکھیں آپ اس گاڑی کو ایک جگہ پہ, تو 2-3 مہینے میں اس میں دراڑے آ کر اس کے بعد آپ چلائیں گے تو ٹائر الگ نکل جائیں گا اور اس کا بیس الگ لگا رہا ہے. تو پتہ ہی چلا کچھ چیزوں کے استعمال سے وہ اچھی رہتی ہے. تو اللہ نے جسم جو بنایا, جو ہمارا آج کا لائف سٹائل ہے, اس سے نتیجہ یہ, ایک صاحب مجھے بتانے لگے, ڈاکٹر ہے وہ, کہ ہم لوگ چونکہ اٹھتے اور بیٹھتے نہیں ہیں, اکڑو, سمجھ رہے, اٹھنا بیٹھنا, اکڑو اٹھنے بیٹھنے کا فائدہ یہ ہے کہ گھٹنے کی جو ہڈی ہے ورکنگ میں رہتی ہے. ہم لوگ بولے اٹھتے بیٹھتے نہیں, تو وہ شٹر رہتا نا, بولے کھلا ہے تو کھلا ہے, 2 مہینے بعد لگائیں گے تو لگتا نہیں وہ شٹر, کہ تو اٹک جاتا ہو. تو ویسا حال ہے, نتیجتاً چونکہ ہم اکڑو بیٹھ کے کوئی کام ہی نہیں ہے, آج یہ حال ہے کہ ہم اکڑو بیٹھنے کے لیے اگر باتھ روم ٹوائلٹ کو جاتے ہیں تو نہیں بیٹھ سکتے, اس میں تکلیف شروع ہو جاتی ہے, تو ہم کو پھر کموڈ یوز کرنا پڑتا ویسٹرن. کیوں؟ تو پیر کو عادت ہی نہیں ہے مڑنے کی, تو وہ ایک عمر بعد کیا ہوتا, مڑنے کے اس کو تکلیف شروع ہو جاتی. جبکہ آپ کھیت میں دیکھیے, گاؤں میں لوگوں کو اکڑو بیٹھ کے پتہ نہیں وہ کیا کیا چنتے, کھیتی کرتے, ایک ایک دن اکڑو, آپ تو 10 منٹ بیٹھے تو پوری تکلیف چل جاتی پیروں. तो उनकी सेहतें भी अच्छी हैं। तो इससे पता ही चला बॉडी को फिजिकल वर्क ज़रूरी है, वरना वो एक तरह से जंग खा जाती है, जैसा लोहा अगर उसको कलर ना दिया जाए तो पानी की वजह से जंग खा जाता है, याद रखिए। तो बॉडी भी वैसी होती है। तो हाँ, कुछ बीमारियां यकीनन उसका नतीजा है, जिसके इलाज के तौर पे आप देखिए किसी को शुगर हो जाए डॉक्टर क्या बोल रहा है, डाइट थोड़ा सा हल्का करो, बहुत ज़्यादा हैवी फूड्स मत लो, है ना, ठीक है, कच्चे ज़्यादा ज़्यादा सब्जी खाओ, और वॉकिंग कंपलसरी, और सीधी वॉकिंग नहीं करना, तेज चलना जिसमें सांस फूलती हो, चलना है, इसलिए कि बॉडी को आदत होना चाहिए। और हम देखते हैं आप सल्लल्लाहु अलैहि वसल्लम और सहाबा, ये लोग चलते थे, फिरते थे, जंग जहाद के लिए अपने जिस्मों को तैयार रखते थे, इबादतों की कितनी कसरत थी कि आप सल्लल्लाहु अलैहि वसल्लम खड़े तो रात रात भर नमाज़ पढ़ रहे हैं। तो कसरत, बॉडी को आदत होना चाहिए, बहुत ज़्यादा इसको नरमी या बहुत ज़्यादा आराम से इसको तकलीफ़ होती है। तो लिहाजा हर शख्स कोशिश करे कुछ ना कुछ वो प्रैक्टिकली उठ बैठ, या कुछ ना हो सके, आज के लाइफ में मैं देखता हूँ बहुत मुश्किल है, तो एटलीस्ट साइकिलिंग घर में कर सकता है लाकर, या फिर जो है एक्सरसाइज की कुछ चीज़ें वो सीख ले, वॉकिंग वगैरह के लिए मशीन से आती है आजकल, बहुत आसान है, या फिर सबसे बेटर है कि सुबह उठकर वो फजर के बाद एटलीस्ट जो है 1-2 किलोमीटर का एक राउंड तेजी तेजी से थोड़ा सा थोड़ा हल्लू और थोड़ा तेज चले, कुछ ना कुछ उसकी हेल्थ फिट होती है। वरना अगर ये सारी एक्सरसाइज छूट गई, आज तो गाड़ियां भी सेल्फ है, मतलब उतना झटका जो लेती थी आपकी जो है मसल्स वो भी खत्म हो गया, वो किक वाला झटका, अब तो खाली आपको ऐसा बैठना है, सेल्फ देना है और बस आपकी गाड़ी चले, किक्स भी खत्म हो गए बहुत सारे गाड़ियों के, है ना। तो इतनी सुस्ती की चलना जैसी चीजें नहीं है, है ना। कभी कभार मैं यहाँ से निकलता हूँ IRC से नमाज के लिए जाता हूँ, तो कुछ लोग बोलते लिफ्ट में, बोलता भैया इतना ही पैदल चलता मैं दिन भर में नमाजों के लिए, इसके अलावा तो लोग चलने ही नहीं देते पैदल, यहाँ से निकलेंगे समझो कहीं जाना है तो गाड़ी पे चले, तो इतना पैदल जाने दें, जजाकल्ला लिफ्ट के लिए, लेकिन शुक्रिया मेरे को इतना पैदल चलना ज़रूरी है, वरना इससे हटकर पैदल चलना होता नहीं, समझ रहा। तो ये बड़ी अहम चीज़ है। तो हमारा लाइफ स्टाइल कहीं ना कहीं जिम्मेदार है इन बीमारियों के लिए, खासतौर से जिसको शुगर या BP या बहुत सारी बीमारियां जो आजकल हैं, कोशिश हम करें कि हम नमाज़ें तो पढ़ते, देखिए मुसलमान जो नमाज़ पढ़ता है तो बहुत सारी बीमारियों से वैसे ही बच जाता है, इसके बहुत से तिब्बी फ़ायदे हैं, बिलखसूस रुकू और सुजूद के बहुत सारे, ना सिर्फ फिज़िकल, इसके तो जिसको हम कहेंगे साइकोलॉजिकल बेनिफिट्स भी हैं, साइकोलॉजिकल इसलिए कि आज साइंस ये कह रही है कि हमारे जिस्म के अतराफ बहुत सारी शुआएं होती जो घूमते रहती हैं, वेव्स जो होती है, बहुत सारी चीज़ें जो आजकल बना दी हम लोगों ने, उसका नतीजतन हमारे दिमाग के अतराफ भी वो चीज़ें भर जाती हैं, और ये वेव जब तक ग्राउंड ना करे, जैसा होता ना एक डिवाइस के अंदर करंट लीक हो जाए तो उसको एक अर्थ दिया जाता है ताकि वो लीक करंट जो है ज़मीन में चला जाए, तो इसको भी अर्थ लगता है। तो जब हम सजदा करते हैं, और सजदे में खास बात याद रखिए, वो सजदा तिब्बी एतबार से ज़्यादा बेनिफिशियल है जो ज़मीन पे किया जाता है, बनी उसके जो आजकल चटाइयों और मैटों पे किया जाता है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने ज़मीन पर सजदा करने को पसंद किया, आपकी अहलिया ने एक मर्तबा, एक बीवी ने आपकी जो है एक बिछा के एक चादर दे दी, कहा अल्लाह की नमाज़ पढ़ी, तो आपने कहा क्या नीचे ख़राब है, उन्होंने कहा नहीं, तो कहा फिर इसको हटा दो, इसकी ज़रूरत नहीं, फिर सजदा ज़मीन पर किया। और वाकई में आप ज़मीन पर कभी सजदा कीजिए, फर्शी या ज़मीन पर, बहुत सुकून मिलता है, तो सब ग्राउंड हो जाती है जितने वेव्स हम लेकर घूम रहे हैं जो तमाम। तो इसके ना सिर्फ फिजिकल बेनिफिट्स हैं, इसके साइकोलॉजिकल बेनिफिट्स भी है कि बहुत सारे बार डिप्रेशन से और बहुत सारे साइकोलॉजिकल डिसीजेज से भी इंसान बचता है। तो ये तो एक है, लेकिन इसके अलावा भी हम कोशिश करें जिस्मानी कसरत भी करें, ताकि इससे बहुत सारी चीज़ें हमारी कंट्रोल में रहें। और हाँ, ये रीज़न हो सकता है आजकल बीमारियों के इजाफे का कि हम लोग कसरत या एक्सरसाइज को या तफरी को या खेल कूद को बहुत मामूली समझते हैं, जबकि इसका बहुत बड़ा हिस्सा है याद रखिए हमारी सेहत के।